रे भने मेरो ला सँगै सँगै सँगै मेरो ला सँगै मै मरे भने मेरो ला सँगै मला मिगै दिनु एक मुठी माटो अञ्जलि भर पानी एक मुठी माटो अञ्जलि भर पानी सीतामा छरिदिनु है प्रिया मलामी गइदिनु तिमीले दिएको मायाको चिनो मसँगै पोल्दिनु आँसु नझार्नु मन डरो पार्नु आँसु नझार्नु मन डरो पार्नु अन्तिम बिदाई गरी फर्कनु हाय प्रिया सम्झिरहन रुनु मै मरे भने मेरो ला सँगै आफ्नो बनाउन मैले नसके नि तिमीलाई आफ्नो बनाउन मैले नसके नि म त तिम्रै पनि मन थियो अन्तिमसम्म पनि तिम्रै यादमा एक मुठी सा तिम्रै यादमा एक मुठी सा फेरि राछु प्रिया जुनी जुनी तिम्रै बाटो हेरिराछु प्रिया मै मरे भने मेरो ला सँगै मलामी गइदिनु एक मुठी माटो अञ्जलि भर पानी एक मुठी माटो अञ्जलि भर पानी सीतामा छरिदिनु है प्रिया मलामी गइदिनु मै मरे भने मेरो ला सँगै निदाउन कहिले नपाए नि तिम्रो काखमा निदाउन कहिले नपाए नि सँगै जुनी बिताउन मैले नपाए नि तिम्रै यादमा एक मुठी सास तिम्रै यादमा एक मुठी सास फेरिराछु प्रिया जुनी जुनी तिम्रै बाटो हेरिराछु प्रिया मै मरे भने मेरो ला सँगै मलामी गइदिनु एक मुठी माटो अञ्जलि भर पानी एक मुठी माटो अञ्जलि भर पानी सीतामा छरिदिनु है प्रिया मलामी गइदिनु मै मरे भने मेरो ला சங்கை.